धेरै सपना सजीव जिउँदो छ अनि बेग्लै आनन्द पनि जहाँ सबै उज्यालो अनि प्रष्ट छ दुनियाँले नमान्ने पनि मलाई डुबाइदेऊ तिम्रो खैरो माया तमा जहाँ जिन्दगी भरि रहिरहनु पाऊ एकअर्काको खुसी पनि जहाँ अफसोस नहोस् धोका नहोस् जति बाधाले पनि जीवन चुनाइ सक्दिन म तिमी बिना त गगन तिमी नै हो सहयात्री तिमी नै हो जिन्दगी तिमी नै हो सर्वोपरि मलाई अङ्गाली दे तिम्रो न्यानो अङ्गालो जहाँ धेरै सपना सजीव जिउँदो छ अनि बेग्लै आनन्द पनि जहाँ सबै उज्यालो अनि प्रष्ट छ